स्वागत छ है साथी, स्वागत छ तपाईँको मेरो अनि हामी सबैको प्रिय अति प्रिय कार्यक्रम साथीसँग मनका कुराको 503 भागमा। यो तपाईँको साथी सुयोगको हृदयको कुना कुनादेखि एकदम व्यापक व्यापक भरपूर स्वागत छ है साथी। अनि यो दङ्ग परेको सुयोगसँगै आजको कार्यक्रममा स्वागत गर्न म पनि छु है, तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमा। हो है साथी, आजकल साथी म धेरै नै खुसी छु क्या, दङ्गै छु नि म। अब कुरा के भने नि स्वर्णिमा, त्यो कलाले पनि मलाई खासै वास्ता गरिन हेर होइन, अब तिमी पनि खालि भएको छौ अनि त्यही भएर पो तिमी दङ्ग परेको छौ। होइन के, पहिला कुरा त पुरा सुन अनि कुरा गर के। अब तिमीहरू दुइटीले म जस्तो यस्तो लायकको केटाको कदर चाहिँ गर्न सकेन हेर है, बुझ्यौ। अब हाम्रो कार्यक्रममा नयाँ साथी आउँछिन् अन्त मेरो पनि के होला नि, तिमीहरूलाई पार्टी चेन्ज गरेपछि कोही त आउँछिन् नि साथी। आउँछिन् रे, कसले भन्यो नि तिमीलाई हाम्रो टिममा आउने नयाँ साथी केटी साथी नै हुन्छ भनेर? केटा साथी पनि त हुन सक्छ नि, फेरि हेर हेर साथी आउन पनि पाएको छैन, यो सुयोगले के सोच्न भ्याइसकेको भन। हेर न साथी, यो स्वर्णिमाले त मलाई लास्टै नराम्रो झुर मान्छे सोचे के, अब मलाई ठट्टा गरेको कुरा बुझ्नु सुन्नु छैन। नयाँ साथी अब केटी आए पनि केटा आए पनि के भएर, ऊ आएपछि त क्या रमाइलो बगाल हुन्छ होला है साथी। त पक्कै पनि हो है, रमाइलो गर्ने। अब साथीसँग मनका कुरा टिमको लागि हामीले नयाँ मेम्बरको खोजीमा रहेको कुरा त तपाईँलाई पनि थाहा नै छ साथी। हेर्नुहोस् न, यही नयाँ साथी आउने कुराले हामी सबैजना कस्तो एक्साइटेड भएर बसेको छौँ कि। त्यही छ नि भने हो है साथी, कतै तपाईँ नै बन्न सक्नुहुन्छ कि हाम्रो टोलीको नयाँ सदस्य कि कसो? के तपाईँ साथीसँग मनका कुरामा काम गर्ने सपना देख्नुहुन्छ? के तपाईँ हामी सँगै मिलेर काम गर्न चाहनुहुन्छ त टुप्पी पालेर? यदि चाहनुहुन्छ भने साथी यही हो मौका। साथीसँग मनका कुराको सम्पूर्ण साथीलाई चाहिएको छ एउटा नयाँ साथी। के तपाईँ बन्न चाहनुहुन्छ त्यो नयाँ साथी? Do you have it in you? हामीसँग काम गर्न चाहनुहुन्छ भने तपाईँको सिभी वा बायोडाटा हामीलाई पठाइहाल्नुहोस्। हाम्रो ठेगाना, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपालमा। यसको बारेमा विस्तृत जानकारीको लागि हाम्रो वेबसाइट www.ssmk.org मा हेर्न सक्नुहुन्छ। भन्ने हैन त, साथीसँग मनका कुराको नयाँ टिम मेम्बर। ल है साथी, अब टाइम एकदमै थोरै छ है, त्यसैले छिटो भन्दा छिटो यही फेब्रुअरी महिना भित्रमा आइपुग्ने गरी हामीलाई आफ्नो सिभी पठाइहाल्नुहोस् है। हो है साथी, अब यस्तो मौका गुमाउने त कुरै हुँदैन हो क्या। अब मौकाकै कुरामा नि, धेरै गफ गफ गरेर आजको कथा सुन्ने मौका पनि किन गुमाउनु? त्यही भएर साथी, यो सुयोगले केही बकवास गर्नु भन्दा अगाडि नै आजको कथा सुन्न तर्फ नै लागौँ है। ल, कथा कसले नसुन्ने भनेको छ नि सुर्णिमा? तर हेर, यो सुयोगले बकवास भन्ने कहिले गर्दैन के। सुन त साथीले, मेरो कुरा सही थाप्दैन। सुरु भइहाल्यो नि तिम्रो, देख्नु भयो होइन त साथी? धेरै नखरा बाबा, सुन्नु है त साथी, आजको मालाको हेर न जीवन, यी चुराहरू कस्ता छन्? मलाई सुहाउँछ कि सुहाउँदैन? यो संसारमा तिमीलाई नसुहाउने के होला र माला? भन्नु न, सुहाउँछ कि सुहाउँदैन? सुहाउँछ बाबा, एकदमै सुहाउँछ। थाहा छ जीवन, यो चुरा मलाई कसले ल्याइदिएको भनेर? कसले? एकजना एकदमै एकदमै विशेष मान्छेले माया गरेर ल्याइदिएको हो नि। विशेष मान्छेले माया गरेर रे? एकदमै माया गरेर। लौ लौ, किन यसरी मुख बिगार्नु भएको? के भयो तपाईँलाई? अनि के त, कोही कोही मान्छेले त्यो पनि मायाले के दियो भन्नेमा तिमीले लिएको त? को हो त्यो मान्छे? खोइ फुकालेर फ्यालिदेऊ। के गरेको जीवन, छोड्नुहोस् मेरो हात। आफ्नो दिदीले माया गरेर ल्याइदिएको कुरा पनि नलिनु त, तपाईँ पनि कस्तो एकैचोटि रिसाइहाल्नुहुन्छ क्या? कुरा पनि मजाले गर्नुहुन्न, के भएको छ हो तपाईँलाई? होइन माला, तिम्रो मुखबाट अरू अरू कसैको नाम सुन्न सक्दिनँ म फेरि। जीवन, तपाईँ पनि के तपाईँलाई लाग्छ मेरो मनमा तपाईँ बाहेक अरू कोही बस्न सक्छ भनेर? के तपाईँलाई ममा चाहिँ विश्वास छैन र? मैले त्यस्तो भन्न खोजे होइन माला, मैले त हेर्नुहोस्, त्यस्तो त सोच्नु पनि पाप हुन्छ है। म तपाईँलाई आफूभन्दा पनि धेरै माया गर्छु र मेरो लागि हजुरको माया भन्दा अमूल्य अरू कुरा केही हुन सक्दैन। फेरि यो चुरा त दिदीले ल्याइदिनु भएको मेरो लागि, तपाईँको दिमागले पनि के सोचेको हो के? ओहो माला, यति सानो कुरामा पनि आँसु झार्नु पर्छ र? यी आँसुहरूलाई सम्हालेर राख माला, के थाहा भोलि आफ्नो लागि रुने मान्छे होला कि नहोला। जीवन, यो यो के भन्दै हुनुहुन्छ? तपाईँ ठिक त हुनुहुन्छ नि? माला, तिमीलाई एउटा कुरा भन्नु थियो मैले। ए हो र जीवन, मलाई पनि तपाईँलाई एउटा कुरा भन्नु थियो नि। तिमीले पनि मलाई के भन्नु छ अरे? के कुरा माला? जीवन जीवन, तपाईँलाई थाहा छ अब हाम्रो यो घरमा छ नि, अब हाम्रो यो घरमा एउटा नयाँ मान्छे आउँदैछ नि, त्यो मान्छे हाम्रो मायाको चिनो हो नि, र तपाईँलाई मेरो मायाको भेट। जीवन जीवन, म आमा भन्दैछु। के रे, तिमी आमा भन्दैछौ रे? म आमा अनि तपाईँ बाबा, र तपाईँको आमा चाहिँ हजुर आमा भन्दै हुनुहुन्छ। साँच्चै जीवन, आमा कहिले आउनुहुन्छ हरिद्वारबाट? यो खबर सुनेर त आमा कति खुसी हुनुहुन्छ होला है। खुसी त भइहाल्नुहुन्छ नि। फेरि जीवन, भोलि म स्वास्थ्य चौकी जाँदैछु नि गर्भवती जाँच गराउनको लागि। फेरि तपाईँलाई थाहा छ, त्यो स्वास्थ्य स्वयंसेविका दिदीले भन्नुभएको नि, गर्भवती जाँच त नियमित रूपमा गराउनु पर्छ अरे, र गर्भवती जाँच गराउँदा आमा र बुबा दुवैजना सँगै हुनुपर्छ अरे। त्यसैले तपाईँ पनि आउनु है मसँग भोलि। म भोलि आउन सक्दिनँ माला, मेरो त्यो जग्गाको काम छ बरु। जीवन, मैले हजुरलाई यति खुसीको खबर सुनाए, तर हजुरलाई मेरो भन्दा पनि तपाईँको कामको सुर्ता छ है, किन कुरा लुकाउनुहुन्छ? मेरो मुखमा भन्नुहोस् न, तपाईँ यो खबर सुनेर खुसी हुनुहुन्न भनेर। माला, हरेक कुरालाई तिमी किन अर्कै अर्थ लगाउँछौ? के खुसीको खबर सुन्यो भन्नेमा काम काज नै छोडेर तिमीसँगै बसिराखौ? मैले त्यस्तो भनेकै होइन नि जीवन। मैले त यो अवस्थामा म र तपाईँ हरेक कुरामा सँगै भयो भने बच्चालाई राम्रो हुन्छ भनेर पो भन्न खोजा त। तर तपाईँ त आफ्नै कुरालाई मात्रै ठुलो मान्नुहुन्छ। सुन्नु छैन मलाई तिम्रो कुरा। होइन होइन, यति राति कहाँ जान लाग्नु भएको तपाईँ? जीवन जीवन, यस्तो ठाउँमा जहाँ तिम्रो करकर सुन्नु पर्दैन, मलाई त यो जिन्दगी देखेर वाक्क लागिसक्यो माला। जहिले पनि तिम्रो कुरा सुन्नु पर्छ भन्ने छ र? मेरो कुराको कुनै अर्थै छैन। जीवन, तपाईँको मनमा लागेको कुरा भन्नुहोस् त मलाई। यतिका महिना भइसक्यो, तपाईँलाई सधैँ आफ्नै कुरामा रुमलिरहेको देख्छु। के भइरहेको छ तपाईँलाई? किन दुखी हुनुहुन्छ आजकल? जीवन जीवन, मेरो कुरा त सुन्नु जीवन। नमस्ते डाक्टर। नमस्ते, बस्नुहोस् न। माला होइन तपाईँको नाम? हजुर। तपाईँको गर्भ रहेको पनि 2 महिनाभन्दा बढी भइसकेको रहेछ है? हजुर डाक्टर। अनि तपाईँको श्रीमानसँगै आउनु भएन? ए, आज उहाँको महत्त्वपूर्ण काम पर्यो, त्यसैले आज चाहिँ आउनु भ्याउनु भएन। ए, आउनुभएको भए सँगै कुरा गर्नुहुन्थ्यो, तर ठिकै छ। बरु माला, तपाईँलाई 1-2 कुरा सोध्नु थियो। के 1-2 कुरा डाक्टर? हेर्नुहोस्, हुन त यो एकदमै व्यक्तिगत प्रश्नहरू हुन्, तर भन्नुभयो भने चाहिँ म तपाईँलाई मद्दत गर्न सक्छु। सोध्नुहोस् न, के कुरा हो डाक्टर? तपाईँले कुनै बेला कसैसँग रगत लिनुभएको थियो? लिएको छैन त। त्यसो भए कुनै लागु पदार्थको कुलत त छैन नि? त्यस्तो पनि छैन केही पनि। तपाईँलाई थाहा छ, मेरो श्रीमानले चुरोट खानुभयो भने त म कस्तो गाली गर्छु। ए, अनि तपाईँको श्रीमान चाहिँ के गर्नुहुन्छ नि? मेरो श्रीमान जीवन पहिले गाडी चलाउनुहुन्थ्यो, तर त्यही त हो नि, महिना दिन बाहिर बसेर पनि कहाँ घर व्यवहार चल्थ्यो र? त्यसैले आजकल जग्गा सट्टापट्टाको काम गर्नुहुन्छ डाक्टर। ए, अनि एउटा कुरा सोध्छु है तपाईँलाई, हस् अन्यथा नलिनुहोस्, तर तपाईँको आफ्नो श्रीमान बाहेक अरू कसैसँग यौन सम्पर्क त भएको थिएन है? छि, यो के कुरा सोध्नु भएको डाक्टर? मैले त्यस्तो केही गरेकै छैन, यस्तो कुरा त मेरो मनमा आएको समेत पनि छैन। छि छि। हेर्नुहोस् माला, मैले यो सबै कुरा तपाईँको चित्त दुखाउन भने होइन, यो त हाम्रो सोध्ने काम नै हो नि। सबै कुरा थाहा भयो भने हामीलाई सजिलो हुन्छ नि। त्यो त हो। तपाईँलाई एचआइभी र एड्सको बारेमा केही थाहा छ? कसरी सर्छ, के हो भन्ने बारेमा? अलिअलि थाहा छ। यो एक प्रकारको भाइरस हो, जसले हाम्रो रोगसँग लड्न सक्ने शक्तिलाई कमजोर पार्छ रे। यही पढाएको थिएँ मैले त। सही भन्नुभयो, तपाईँलाई राम्ररी नै थाहा होला, यो 4 तरिकाबाट सर्छ र एचआइभी हुने बित्तिकै बिरामी हुने, मृत्यु हुने हुँदैन। राम्ररी हेरचाह गर्यो भने, सन्तुलित जीवनयापन गर्यो भने वर्षौंसम्म पनि एचआइभी संक्रमित भएर पनि बाँच्न सकिन्छ भन्ने कुरा। त्यो त मलाई अलिअलि थाहा छ, तर तपाईँ यो कुरा मलाई किन भन्दै हुनुहुन्छ डाक्टर? मैले अरूलाई यस्तो कुरा भनेको त सुनेको छैन। हेर्नुहोस् माला, तपाईँको रगत जाँच गर्दा तपाईँको रगतमा एचआइभीको भाइरस देखिएको छ। एचआइभी? मलाई एचआइभी छ रे? यदि मैले एचआइभी सर्ने केही गरेको छैन भने मलाई कसरी लाग्न सक्छ एचआइभी? डाक्टर, यो मेरो रिपोर्ट होइन, होइन माला, यो रिपोर्ट तपाईँकै हो। तपाईँलाई एचआइभी संक्रमण भएको छ। आफूलाई सम्हाल्नुहोस्। हेर्नुहोस्, बेस त यही हुन्छ कि तपाईँले आफ्नो श्रीमानलाई पनि एचआइभी परीक्षण गर्न ल्याउनुहोस्। फेरि यहाँ कुरा तपाईँहरूको मात्रै होइन, यहाँ कुरा तपाईँको पेटमा हुर्किरहेको बच्चाको पनि हो। मेरो बच्चा, मेरो बच्चा। जीवन, जीवन के गर्नुभयो तपाईँले? डाक्टर, डाक्टर, के मेरो बच्चालाई पनि एचआइभी हुन्छ हो? के म अब छिटै मर्छु हो? मेरो बच्चा माला, एचआइभीले मान्छेको तुरुन्तै मृत्यु हुन्छ भन्ने कुरा चाहिँ गलत हो है। एचआइभी भाइरसले त रोगसँग लड्ने हाम्रो प्रतिरोधात्मक क्षमतालाई कम गर्ने हो, यो कुरा तपाईँलाई पनि थाहा छ। तर तपाईँले आफ्नो ख्याल राख्ने हो भने सानो भन्दा सानो रोग लाग्दा पनि तुरुन्तै जाँच गराउन जाने र खानपिनमा पनि राम्रो ख्याल राखे तपाईँ र तपाईँको बच्चालाई केही हानि हुन्न। तर तर मेरो बच्चालाई एचआइभी भयो भने त डाक्टर, उसलाई त मैले पाउनु भन्दा अगाडि नै उसको भविष्यलाई अन्धकारमा धकलेको जस्तो हुन्छ। मेरो बच्चाले, मेरो बच्चाले मलाई कहिले पनि माफ गर्ने छैन। मेरो बच्चालाई सबैले घृणाले हेर्छन् र म पनि भएन भने त मेरो बच्चालाई त म जन्मिनु भन्दा पहिले नै यसरी यसरी एचआइभी भाइरसको दाग लगाउन चाहन्न डाक्टर। माला, हो तपाईँलाई एचआइभी छ र यो कुरा हामीले बदल्न सक्दैनौँ, तर तपाईँको बच्चालाई एचआइभी लाग्नबाट चाहिँ बचाउन सक्छौँ। के रे, के रे, मेरो बच्चालाई बचाउन सक्नुहुन्छ रे? हो माला, आमाबाट बच्चालाई एचआइभी संक्रमण सजिलै रोक्न सकिन्छ। हामी कहाँ एआरभी उपचार पद्धति यानि कि एन्टी रेट्रो भाइरल थेरापीको सुविधा छ र यो सुविधा सरकारले पनि निशुल्क रूपमा प्रदान गरेको छ। तपाईँ सुन्दै हुनुहुन्छ नि? सुनिरहेछु। यसको प्रयोगले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमतालाई बढाउँछ र एचआइभी संक्रमणसँग सम्बन्धित रोगबाट बचाउन मदत गर्छ, जसले गर्दा सम्भावित मृत्युको सम्भावना घटाएर एचआइभी संक्रमित व्यक्तिको आयु लम्ब्याउँछ। र माला, यही औषधिको प्रयोग गरेर अवसरवादी रोगहरूको आक्रमण हुने सम्भावनालाई घटाई आमाबाट बच्चामा सर्ने एचआइभी संक्रमण रोक्न सकिन्छ। मैले भन्न खोजेको तपाईँबाट जन्मने बच्चामा एचआइभी संक्रमण रोक्न सक्ने उपाय छ। तर डाक्टर, के साँच्चै तपाईँले भने जस्तै यो एआरभी गर्यो भने मेरो बच्चालाई साँच्चै नै एचआइभी हुन्न त? आमाबाट बच्चालाई एचआइभी गर्भवती हुँदा, व्यथा लाग्दा र बच्चा पाउँदा सर्न सक्छ। तर पनि तपाईँले आफूले पनि एआरभीको औषधि नियमित रूपमा खाएर गर्भवती जाँच पनि राम्ररी गरेर आफ्नो ख्याल राखी हस्पिटल वा कुनै परीक्षण प्राप्त स्वास्थ्य कर्मीको सहयोगबाट बच्चा जन्माउनु भयो भने तपाईँको बच्चालाई एचआइभीबाट बचाउन सक्छौ। अब यसको लागि गर्भावस्थादेखि नै एआरभीको सेवन गर्दै बच्चा जन्मेपछि पनि प्रयोग गर्नुपर्छ, बुझ्नुभयो? बुझ्दैछु डाक्टर। हेर्नुहोस् माला, गर्भावस्थामा राम्रो स्वास्थ्य हेरचाह भएमा जन्मिने बच्चालाई मात्र राम्रो हुने होइन, एचआइभी संक्रमित आमाले पनि स्वस्थ रूपमा लामो जीवनसम्म जीवनयापन गर्न सक्छ। हिम्मत नहार्नुहोस्। हेर्नुहोस्, जिन्दगीमा धेरै कुरा आफूले नसोचेको जस्तै हुन्छ, तर अर्को पाटो केलाउँदै जाँदा ती घाउहरूलाई निको पार्ने मलमहरू पनि प्रशस्तै पाइन्छ नि। थाहा छैन डाक्टर, यो अवस्थासँग सामना गर्न सक्ने अब मसँग छ कि छैन भन्ने मलाई केही थाहा छैन डाक्टर। माला, सम्हाल्नुहोस् आफूलाई। अब तपाईँले आफ्नो र बच्चाको लागि भए पनि निडर भएर यो परिस्थितिको सामना गर्नुपर्छ। हेर्नुहोस् माला, बरु यसको लागि चाहिने मनोवैज्ञानिक तथा स्वास्थ्य परामर्शहरू हामी उपलब्ध गराउँछौँ। भोलि तपाईँ आफ्नो श्रीमानलाई पनि लिएर आउनुहोस्। यो अवस्थामा घर परिवारका सबै सदस्यहरूको साथ हुनु आवश्यक छ। र माला, नियमित रूपमा जाँच गर्न चाहिँ आउनु है। तपाईँलाई हामी फेरि एकचोटि परीक्षण गर्छौँ। होइन, बत्ती पनि नबालेर किन यो अँध्यारोमा एक्लै बसिरहेको हामीलाई? खै बत्ती बाल्नु पर्यो। यो झ्याल अगाडि घुटमुटेर बसिरहेकी छौ, कतै तिमीलाई सन्चो त छैन माला? सन्चो सन्चो बिसन्चो कुरा पनि गर्न आउँछ र तपाईँलाई, फेरि फेरि तपाईँको त्यो मुटुमा अरूको लागि पनि माया हुन सक्छ र? होइन, फेरि के भयो हँ तिमीलाई? हिजोको कुराले अझै चित्त दुखाएछ कि क्या हो तिमीलाई? यस्तो साहित्यिक व्यङ्ग हान्न कसले सिकायो तिमीलाई? जीवन, जब संसार नै रितिएको जस्तो लाग्न थाल्छ नि, तब यस्ता साहित्य कुरा कति आउँछन्। कति के भइरहेको छ हामीलाई तिमीलाई? हेर, यस्तो व्यवहार चाहिँ नगर है। बरु मदेखि केही भुल भएको छ भने मेरो मुखमा भन न, यसरी कुरा मनमा नराखेर क्या माला? जीवन, कुरा मैले मनमा लुकाएको होइन, तपाईँको मनमा भएको कुराले गर्दा आज म दुखी छु। यदि यदि मनमा भएको कुरा भन्न त्यति आँट छ भने भन्नुहोस् न, भन्नुहोस् न, कसरी सर्यो तपाईँलाई एचआईभी? के के रे एचआईभी? मलाई मलाई एचआईभी भयो जीवन, भयो। म तपाईँको झुट सहन सक्दिनँ अब। कहिलेसम्म कहिलेसम्म यो झुटको महला बन्न सक्नुहुन्छ भन्नुहोस् त? तपाईँको तपाईँको गल्तीले मलाई पनि एचआईभी भएको छ। मलाई पनि एचआईभी र हाम्रो बच्चालाई समेत तपाईँले जोखिममा राख्नु भयो जीवन। किन किन जीवन किन? के मेरो मामा यति खुटो थियो कि किन तपाईँले यसरी मर्ने अवस्थामा पुर्याइदिनु भयो जीवन? किन किन यस्तो गर्नुभयो तपाईँले? किन जीवन मलाई मलाई किन जिउँदै मार्नु भयो तपाईँले जीवन? किन? हे भगवान्, मेरो पापको बल मेरो माला र मेरो बच्चालाई किन दियो? मैले मैले कहिले पनि यस्तो होला भनेर किन सोचिनँ? माला, मैले पनि भर्खरै मलाई एचआईभी लागेको छ भनेर थाहा पाएँ र मैले तिमीलाई भन्नु पनि खोजेको थिएँ, तर तर तर तर मलाई आटाएन माला। फेरि फेरि मैले कहिले पनि सोच्न सकिनँ कि तिमी पनि जोखिममा हुन्छ भनेर। मैले के रे तपाईँले सोच्नु भएन रे? मेरो माया यति कमजोर थियो कि तपाईँले मेरो बारेमा सोच्नु पनि भएन। किन जीवन किन? माला प्लिज, मेरो कुरा सुन न। मैले जानी जानी तिमीलाई किन किन सुन्नु म तपाईँको कुरा? किन तपाईँको गल्तीको सजाय म र मेरो बच्चाले किन भोग्ने? म तपाईँसँग बन्न सक्दिनँ जीवन, म सक्दिनँ तपाईँसँग बस्नलाई। म तपाईँलाई कहिले पनि माफी दिन सक्दिनँ, कहिले पनि। माला माला, म माफी माग्न सक्दिनँ, तर तर मैले धेरै भन्ने प्रयास गरेको थिएँ तर मलाई आँट आएन। तर हेर, यो अवस्थामा तिमीलाई मैले पुर्याएको हो, मैले हो, र म तिमीलाई यो अवस्थामा साथ दिन्छु। मेरो गल्तीको प्रायश्चित म गर्न सक्दिनँ, तर तर मलाई हाम्रो र हाम्रो बच्चाको ख्याल राख्न देऊ। मैले स्वास्थ्य चौकीमा यो बारे बुझेको छु माला, र हामीले राम्ररी आफ्नो ख्याल राख्यो भने हाम्रो बच्चा पनि बाँच्न सक्छ। माला, हामी बाँच्छौँ, हामी हाम्रो बच्चाको लागि बाँच्छौँ। गाह्रो हुन्छ, तर हामीले हाम्रो राम्रो कुरा गर्यो भने अवश्य हामी हाम्रो बच्चाको लागि हुनेछौँ। तर म मेरो बच्चालाई मेरो बच्चालाई एचआईभी हुन दिन्न। म डाक्टरले भने जस्तै नियमित औषधि लिएर ध्यान पुऱ्याएर म मेरो बच्चालाई अरू बच्चा जस्तै खुसी र स्वस्थ राख्छु। बुझ्यो तिमीले? बुझ्यो तिमीले जीवन? ओ माला, मेरो गल्तीले तिमीलाई यो अवस्थामा ल्याए पनि म हाम्रो बच्चालाई केही हुन दिन्न। हामी हामी दुवै मिलेर अघि बढ्यो भने हाम्रो बच्चा सधैँ स्वस्थ र खुसी हुनेछ। माला, सक्छु भने मलाई माफ गर माला, मलाई माफ गर माला, प्लिज मलाई माफ गर माला। होला के त्यो जीवन, आफूलाई एचआईभी भएको थाहा पाएपछि त सबैभन्दा पहिला आफ्नो श्रीमती मालालाई भन्नुपर्छ नि। यस्तो कुरा लुकाउँदा हेर त आज कस्तो अवस्था आयो। पहिला नै उसले यस्तो अवस्था पनि आउन सक्छ भन्ने सोचेर एचआईभी संक्रमण हुन सक्ने जोखिमपूर्ण व्यवहारहरू नै गर्न नहुने नि। त्यो त हो के सुर्णिमा, तर मलाई त जीवनको पछिको कुरा त दामी लाग्यो के। किन हो र न, उसले अब उनीहरूको बच्चालाई जसरी भए पनि बचाउने राम्ररी हेर विचार गर्ने कुरा त गर्यो नि, त्यो पनि निकै नै राम्रो कुरा हुने हो किन ल भन्नुहोस् त साथी। त्यो पनि ठिकै कुरा गर्यो तिमीले सुयोग, अब भइसकेको कुरा त भइ नै हाल्यो, अब के गर्दा राम्रो हुन्छ त्यही सोच्नु नै राम्रो हो नि। तर मालालाई कस्तो गाह्रो भयो होला है, एकैचोटि त्यस्तो कुरा थाहा पाउँदा आमा बन्न लागे भनेर कति खुसी थिए, त्यस्तो अवस्थामा आफूलाई एचआईभी भएको अनि आफ्नो बच्चालाई समेत जोखिम रहेको कुरा थाहा पाउँदा कस्तो भयो होला है। हो नि, अब टेन्सन त माला र जीवन दुइटैलाई नै धेरै नै भयो होला के। तर अब उनीहरूले टेन्सन लिनु भन्दा पनि आफ्नो र विशेष गरी आफ्नो बच्चाको भविष्यको बारेमा सोचेर कदम चाल्नु राम्रो हुन्छ नि, होइन त साथी। त्यो चाहिँ हो है, अनि धन्न आजकल अवस्था पहिला पहिला जस्तो छैन। एचआईभी हुँदैमा जीवन नै सकियो, ज्यान नै गुमाउनु पर्ला, वा आमालाई एचआईभी छ भन्दैमा बच्चालाई पनि एचआईभी हुन्छ नै भन्ने पनि छैन। आमा बुवा संक्रमित भए तापनि एचआईभी संक्रमण नभएको बच्चा उनीहरूले जन्माउन सक्छन् नि। हो है साथी, हामीलाई पहिलादेखि नै थाहा भएको कुरा हो कि एचआईभी भनेको असुरक्षित यौन सम्पर्क गर्नाले, संक्रमित रगत शरीरमा प्रवेश गर्नाले र संक्रमित आमाबाट बच्चालाई गरी तीनवटा माध्यमबाट सर्न सक्छ भनेर। र साथी, पहिलो दुई माध्यमको कुरा गर्दा हामी युवाहरू असुरक्षित यौन सम्पर्कमा कहिले पनि संलग्न नहुनाले र लागू औषधको प्रयोग वा सुई साटासाट नगर्नाले अनि संक्रमण भएको रगत प्रयोग नगर्नाले पक्कै पनि सुरक्षित हुन सकिन्छ। र आमाबाट गर्भमा रहेको बच्चालाई हुन सक्ने संक्रमण अरू माध्यम भन्दा चाहिँ अलि भिन्न भए तापनि यसलाई पनि पक्कै रोक्न सकिन्छ है। त्यो कसरी भने नि साथी, PMTCT प्रिभेन्सन अफ मदर टु चाइल्ड ट्रान्समिसन सेवाको प्रयोग गरेर। त्यो त हो कि, अब पहिला जस्तो बुवा आमा एचआईभी संक्रमित हुँदैमा बच्चा पनि एचआईभी संक्रमित नै हुन्छ भन्ने अवस्था त कहाँ छ र भने, आजकल PMTCT सेवाको प्रयोग गरेर बच्चालाई सुरक्षित बनाउनेदेखि लिएर आमाको स्वास्थ्य पनि राम्रो बनाउन सकिन्छ नि। अनि साथी, यसको मुख्य उद्देश्य भनेको चाहिँ अब जन्मिने बच्चाहरूलाई एचआईभी संक्रमणबाट सुरक्षित राख्नु र एचआईभी हुने सम्भावनालाई कम गर्नु नै हो के। PMTCT यानि कि आमाबाट बच्चालाई हुन सक्ने एचआईभी संक्रमण रोक्ने सेवा भनेको त्यस्तो सेवा हो साथी, जसबाट एचआईभी संक्रमित आमा भए तापनि स्वस्थ बच्चालाई जन्माउन सक्छिन्। यसमा गर्भवती हुँदादेखि बच्चाको सुरक्षाको लागि औषधि प्रयोग गर्ने, अरू सावधानी अप्नाउनेदेखि लिएर बच्चा जन्मिसकेपछि उसलाई पनि औषधि खुवाउने, राम्ररी हेरविचार गर्ने कुराहरूसम्म आउँछ। त्यो त सही हो के सुर्णिमा, तर त्यसको पहिलो चरणमा त एचआईभी संक्रमण नभएका किशोर किशोरीहरू, अब यानि कि हामी जस्तो युवाहरूलाई पनि संक्रमणबाट टाढै राख्ने अनि त्यस्तो संक्रमण हुन सक्ने जोखिमयुक्त व्यवहारमा लाग्ने नदिने कुराहरू पनि त आउँछन् नि। त्यो चाहिँ तिमीले भुसेकै बिर्सेको हो कि क्या हो सुर्णिमा साथी? बिर्सेको होइन के सुयोग, तिमीलाई भन्नको लागि राखिदिएको नि, फेरि सबै कुरा मैले भन्यो भने तिमीले के भन्छौ नि। ल त्यो पनि हो के। अर्को कुरा नि साथी, PMTCT यानि कि आमाबाट बच्चालाई हुन सक्ने एचआईभी संक्रमण रोक्ने सेवामा एचआईभी संक्रमण भइसकेका दम्पतिहरूले अनिश्चित गर्भ रहन नदिने र त्यसको लागि कन्डमको प्रयोग गर्ने र के गरी इच्छा नगरिकन पनि गर्भ रहन गइहालेमा सुरक्षित गर्भपतन पो गराउने हो कि भन्ने जस्तो कुराहरू पनि यसभित्र पर्छ। त्यो चाहिँ हो कि, तर उहाँहरूले बच्चा जन्माउने नै निर्णय गर्नु भएको हो भने चाहिँ PMTCT सेवाको चाहिँ प्रयोग गर्नु नै पर्ने हुन्छ के हो कि ल भन त सुर्णिमा। त्यो त पक्कै पनि हो नि सुयोग, अब हेर न, यदि एचआईभी संक्रमित आमाले PMTCT सेवाको प्रयोग नगरिकनै बच्चा जन्माउने हो भने बच्चा पनि संक्रमित हुन सक्ने सम्भावना 45% हुन्छ रे, तर PMTCT सेवा लिने हो भने चाहिँ त्यो निकै कम मात्र हुन्छ। त्यही त है, कस्तो राम्रो के साथी यो PMTCT सेवा। अब यस्तो राम्रो सेवाको बारेमा अझ धेरै कुरा थाहा पाउनको लागि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका उपनिर्देशक डाक्टर रमेश कुमार खरेलको कुरा सुनौ न कि कसो साथी। मेरो परिचय डाक्टर रमेश कुमार खरेल, उपनिर्देशक राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र। PMTCT भनेको के हो भने कुनै पनि महिला एचआईभीबाट संक्रमण छिन् र तिनले चाहिँ गर्भ धारण गरे भने तिनीबाट जन्मिने बच्चा चाहिँ एचआईभी नेगेटिभ होस् भनेर औषधि त्यो कुराहरू अपनाइन्छ, त्यसलाई नै हामीले PMTCT प्रोग्राम भन्छौँ। नेपालमा चाहिँ यो कार्यक्रम हामीले आज होइन 2005 नै सुरु गरेको हो, 5 वर्ष भइसक्यो। चारवटा प्रङकै कुरा गर्यो भने पहिलो प्रङ भनेको कस्तो हो भन्दाखेरि कुनै पनि महिला जो चाहिँ नि गर्भधारण गर्न सक्ने उमेर हुन्छ नि तिनीहरूलाई एचआईभीको प्रिभेन्सनबाट बचाउनु। दोस्रो प्रङ भनेको त्यो गर्दा गर्दै बचाउन सकिएन, प्रेग्नेन्ट भइहाल्यो भने सकेसम्म बच्चा नजन्माइ हुन्थ्यो भन्ने हो, तर बच्चा जन्माउँछन्। तर बच्चा जन्माएपछि बच्चालाई केही पनि इन्फेक्सन नहोस् एचआइभीको भनेर उसलाई चाहिँ नि हेर्ने दोस्रो प्रङ, र तेस्रो प्रङ भनेको चाहिँ त्यो हेर्नको लागि एचआइभीका औषधिहरू त्यो बच्चा पछि पनि निगेटिभ होस् भनेर 14 हप्तादेखि आमालाई खुवाउने, पछि बच्चालाई पनि जन्मिसकेपछि खुवाउने एउटा चाहिँ नि हाम्रो चाहिँ नि पोलिसी हुन्छ। र प्रङ 4 भनेको चाहिँ तपाईँको फेरि अब एचआइभी पोजिटिभ भइसक्यो त्यसलाई चाहिँ नि घरका मान्छेदेखि फ्यामिलीदेखि होइन उनीहरूलाई चाहिँ नि कसरी सपोर्ट गर्ने भन्ने यो 4 प्रङ हो। मेडिकल इन्टरभेन्सन गर्ने भनेको प्रङ 3 हो, जुन चाहिँ टिएमटी क्षेत्रको प्रोग्रामभित्र त्यही नै इन्टरभेन्सन चाहिँ नि हुन्छ। अहिलेको अवस्थामा त्यो सेवालाई विस्तारित गर्दै नेपाल सरकार होइन राष्ट्रिय यस्ता यौन रोग नियन्त्रण केन्द्रले 21 ठाउँमा त्यसलाई बढाउँदै लगेको छ। त्यो 21 ठाउँहरूको चाहिँ नि कहाँ कहाँ यो सेवा छ भनेर चाहिँ नि जानकारी चाहिँ नि हाम्रो वेबसाइटहरूमा पनि छ। जस्तो भनौँ कुनै पनि महिला एचआइभी संक्रमित र प्रेग्नेन्ट हुनुहुन्छ, नेपाल सरकारको चाहिँ नि 75 जिल्लामा चाहिँ महिलाहरूलाई होइन अथवा चाहिँ नि मातृ शिशु कार्यक्रम अन्तर्गत एएनसी क्लिनिकमा होइन जाने चलन हुन्छ। अनि त्यहाँ गएर उहाँहरूलाई जाँच भइसकेपछि अब एचआइभी पोजिटिभ पनि छ र त्यहाँ चाहिँ नि यस्तो किसिमको सेवा पनि छ भनेर त्यहीँबाट चाहिँ उहाँहरूले लिङ्क गरिदिनुहुन्छ। अब आगामी दिनमा चाहिँ बच्चा पाउँदा के गर्नुपर्छ, कुन हप्तादेखि औषधि खाने भन्ने कुरा चाहिँ त्यही पिएमटिसिटी सेवा भइरहेको हुन्छ। अब महिलालाई नै सेवा चाहिन सक्छ एआरटी जीवनभरि खाने, अथवा बच्चालाई मात्रै प्रोफिलाक्सिस कुन चाहिँ दिने, प्रोफिलाक्सिस दिने अथवा ट्रिटमेन्ट दिने, त्यो सबै कुराहरू त्यो टेक्निकल पिएमटिसिटीमा संलग्न हाम्रा जति पनि सेन्टरहरू छन् त्यसको माध्यमबाट हाम्रो दिदी बहिनीहरू जो संक्रमित र गर्भधारण गर्नु भएको हुनुहुन्छ उहाँहरूलाई चाहिँ त्यसरी त्यो सेन्टरहरूमा गएर ती सेवाहरू लिनुपर्छ भन्ने सकेकामा सुरुदेखि नै युज गरेको असाध्यै राम्रो। हाम्रो सेवा भएका ठाउँहरूमा पुगेर चाहिँ डेलिभरी भयो भने त्यो अवसर पनि वञ्चित हुँदैन भन्ने कुरा हो, र बच्चालाई पनि एचआइभीबाट बचाउन सम्पूर्ण नेपालीहरू अझ हस्बेन्ड छन् बच्चा पाउने भन्दा उनीहरूको संलग्नता हुनुपर्छ। पहिलो कुरा एचआइभी होस् नहोस् त्यसमा पनि एचआइभी संक्रमितलाई हस्बेन्ड छ भने झन् उसको संलग्नता नम्बर 1। त्यसपछि कम्युनिटीको दायित्व, हरेक नेपालीको दायित्व के हुन्छ भने कसरी चाहिँ आमा संक्रमित भए पनि त्यो बच्चा चाहिँ संक्रमित नहोस् भन्नुको लागि प्रयासरत हुनुपर्छ। चाहे प्रेग्नेन्ट महिला होस् अथवा चाहिँ नि एचआइभी पोजिटिभ भएका पुरुषैहरू हुन्, बच्चाको लागि पनि सबैको लागि आजको दिनमा एचआइभी संक्रमणलाई रोक्नको लागि जरिलो चाहिँ नि हतियार औषधि उपलब्ध छ। डाक्टर खरेलको कुरा सुनेर त पिएमटिसिटी सेवाको बारेमा धेरै कुरा नै थाहा पायो नि होइन त साथी। यसरी गर्भवती भएको 14 हप्तादेखि नियमित औषधि सेवन गर्नाले, बच्चा जन्माउने बेला वा डेलिभरीको बेला सावधानी अप्नाउनाले एचआईभी संक्रमित आमाले पनि पक्कै संक्रमण नभएको स्वस्थ बच्चालाई जन्म दिन सक्छ नि। पक्कै पनि हो साथी, तर औषधिको नियमित प्रयोग गर्नु अनि अझ बच्चा जन्मिसकेपछि पनि पूरा परिवारले आमा र बच्चा दुवैको राम्ररी हेरविचार गर्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, खानपानमा ध्यान दिने जस्ता कुराहरू भने चाहिँ अति आवश्यक हुन्छ है। हो नि, फेरि बच्चाको हेरविचार गर्ने जिम्मा त आमा र बुवा दुइटैको बराबर नै हुन्छ नि ल, हो कि भन त सोर्णीमा? हो नि सुयो। फेरि सामान्य सुत्केरीलाई त परिवारको हेरविचारको कति धेरै महत्व हुन्छ होइन। अब यसरी एचआइभी संक्रमण भएर पिएमटिसिटी सेवा लिनु भएको महिलाहरूलाई त यो सुत्केरीको बेलामा झनै बढी स्याहार र झनै बढी ध्यान त पुर्याउनु परिहाल्यो नि, हो कि ल भन्नुहोस् साथी? हो है, यसमा चाहिँ मलाई हामी युवाहरूको पनि निकै ठुलो भूमिका हुन्छ जस्तो लाग्यो है। सुरुमा आफ्नो समाजमा एचआइभीको बारेमा जनचेतना फैलाएर एचआइभी संक्रमण नै हुनबाट रोक्नेदेखि लिएर एचआइभी संक्रमित गर्भवती कोही आफ्नो घर परिवार टोल छिमेकमा हुनुहुन्छ भने उहाँहरूलाई पिएमटिसिटी सेवाको बारेमा जानकारी गराउने, स्वास्थ्य संस्थामा जानको लागि प्रेरित गर्ने वा लिएर जाने जस्ता कामहरू हामीले गर्न सक्छौ नि होइन त साथी? त्यो त सकिहाल्छौ नि, तर साथी हामीले त यो हाम्रो सरकारको विषय नै होइन, मैले यसको बारेमा किन जान्नु पर्यो र भनेर चाहिँ सोच्नु हुँदैन होला जस्तो लाग्छ क्या मलाई। सोर्णिमा बरुमा आज यसै विषयमा साथीको विचार बुझ्नको लागि एसएमएस प्रश्न सोधौँ? सोध न त सोध। ल हुन्छ है त साथी, हामी युवाहरूले आफ्नो गाउँठाउँमा पिएमटिसिटी सेवाको बारेमा जानकारी दिनको लागि के गर्न सक्छौ होला? जसका लागि अप्सनहरू रहेका छन्, अप्सन ए घर परिवारको मान्छेहरूलाई यसको बारेमा बताउन सक्छन्, अप्सन बी ह्या केही गर्न सकिँदैन, र अप्सन सी जनचेतना फैलाउने कार्यक्रमहरू गर्न सक्छन्। फटाफट आफ्नो मोबाइलको मेसेज बक्समा गएर यस के टाइप गरेर एउटा खाली ठाउँ छोडी आफूलाई ठिक लागेको अप्सन ए बी वा सी लेखेर 7070 पढाइहाल्नुहोस् है। र साथसाथै आफूले एचआईभी र आमाबाट बच्चामा हुन सक्ने एचआईभी संक्रमण रोक्ने सेवा पीएमटी सिटी को बारेमा जानेको सिकेको कुराहरू अरूसँग पनि पक्कै सेयर गरौँ भन्न चाहन्छौ, किनकि साथी यसको सक्सेस रेट निकै नै धेरै रहेको छ, यानि कि यो सेवा निकै भरपर्दो रहेको छ र अहिलेसम्म धेरै जनाले यसको फाइदा पनि लिसक्नु भएको छ। सुनिमा यस्तै पीएमटी सिटी प्रिभेन्सन अफ मदर टु चाइल्ड ट्रान्समिसन सेवा प्रयोग गरेर आफू एचआईभी संक्रमित भए तापनि संक्रमण नभएको स्वस्थ बच्चा जन्माउनु भयो कि। एकजना दिदीसँग मेरो भेट भएको थियो होइन, उहाँसँग मैले कुरा गरेर रेकर्ड पनि गरेर लिएर आएको छु, एकचोटि सुनौ न उहाँको कुरा हुँदैन। म एचआईभी संक्रमित महिला हुँ, मेरो बच्चा 6 महिनाको गर्भमा हुँदाखेरि एचआईभी थाहा भयो। रगत टेस्ट गर्दाखेरि सुरुमा त म त बिखाएर मर्नु कि बोब्लाएर मर्नु जस्तै भएको थियो, यस्तो केस आफ्नो सन्तानमा कसैको परेको थिएन, कसैबाट पनि सही सहयोग भएन। मलाई श्रीमान पनि भाएर जानुभयो त्यही टेकुमा दबाई खाँदा खाँदै, अब गाउँबाट निकाल्छन् भनेर भन्ने सबैले एचआईभी लागेकै कारणले बाट गाउँलेबाट घिर्ना रूपले हेर्छन्, अब यहाँ बुहान हुँदैन भन्ने सोच गरिरहेको थियो। पहिले सुरुमा उही चेक गरेको, त्यहाँबाट नि फेरि रातो छाप्लर पठायो, टेकुमा जाँच गर्दा पनि त्यही देखायो एचआईभी संक्रमित, फेरि थापा थरीमा लगेर नि टेस्ट गर्नुपर्छ भनेर, फेरि बच्चा नजन्माउन्जेलसम्म दबाई खानुहोस्, त्यहाँबाट फेरि अर्को दबाई सिरफुरहरू गरेर कति हुन्छ त्यहाँसम्म अनि फेरि खानुपर्छ भनेर भन्नुभयो। त्यहाँबाट अनि पिएमसिटी गर्दा चाहिँ सर्दैन, नर्मल पाउने कि पिएमसिटी गर्ने भन्दाखेरि मैले पिएमसिटी गर्ने भनेर भने, आफूलाई त जे हुनु भइहाल्यो अनि बच्चालाई नसरोस् भन्नको लागि दबाई पनि खानु पर्यो अनि पिएमसिटी पनि गर्नु पर्यो भन्ने सोचा। डाक्टरले सल्लाह दिएपछि चाहिँ अलिक खुसी लाग्यो, अहिले चाहिँ मलाई बच्चा नेगेटिभ निस्किँदाखेरि खुसी लाग्यो। म यही बच्चाहरूको लागि केही अदिया ठेक्का लाएर खाइरहेको छु अर्काको बटे गरेर, अहिले त दबाई पनि आएको छ, पेट आउने साथ चेक गर्नुपर्छ। डाक्टरको सल्लाह अनुसार मैले 6 महिनासम्म खुवाएँ, त्यहाँबाट 6 महिनापछि दुध नखाएको। आमाको मनले त आफ्नो छोराछोरीलाई राम्रै गरौँ, अर्काको घृणा रूपले नहेरौँ, सकेसम्म छोराछोरीलाई जोगाएर त्यो नसरोस् एचआईभी भन्ने सोच रहँदो रहेछ। समाजबाट त मैले कसैबाट नि केही पनि पाएको छुइनँ। म यहाँ काठमाडौँ जाँदाखेरि बच्चा बिरामी कि आफ्नो जाँच गर्नु भएको भनिरहेको छु, मैले त्यो बच्चाहरू त्यो स्कुलमा पढाउनलाई घृणा गर्छन् भनेर मैले भनेको छुइनँ। बच्चाहरूलाई नि त्यस्तै गरी निकाल्यो भने कहाँ गएर बस्लान्, आफू त जे हुनु भयो। अहिलेका दिदी बहिनीहरू धेरै नै एचआईभी लागेका छन् अनि बच्चा जन्मन मन लाग्नेहरूलाई डाक्टरको सल्लाह अनुसार पाउनुहोस्, चेक गरेर दबाई खाएर अनि बच्चाको सुरक्षित राख्नुको लागि दबाई खानुहोस्। सकभर पिएमसिटी केस गरेमा सर्दैन, अहिले त अलि आत्मबल आउँछ, संक्रमित महिलाहरू धेरै नै रहेछन् अनि अहिले चाहिँ अलि आँट आउँछ, दबाई खाइरहनु पर्छ, दबाई टुटाउनु हुँदैन, लामो समयसम्म बाँच्नु पर्छ बच्चाको लागि पनि भन्नु सक्छ। पहिला चाहिँ बच्चालाई नि संक्रमित हुन्छ भन्ने एकदम पिर चिन्तामै थिए, चारचोटि चेक गर्दा राम्रै आयो, त्यहाँबाट नि खुसी लागेछ, अझै पनि खुसी लागिरहेछ, अब 18 महिनामा चेक गर्नुपर्छ भने हा, त्यो चारचोटिमा नि राम्रो आउँदाखेरि फेरि नि राम्रै आउँछ भन्ने आशामा लागेछु। ओहो कस्तो खुसीको कुरा है सुयोग, उहाँले कस्तो राम्रोसँग आफू एचआईभी संक्रमण भएको थाहा पाइसकेपछि पनि आफ्नो संवेग र तनावलाई व्यवस्थापन गर्न सक्नु भएको अनि आफ्नो र आफ्नो बच्चाको स्वास्थ्यको हेरविचार गर्नु भएको र पीएमटी सिटीबाटै आफ्नो बच्चालाई संक्रमणबाट बचाउन सफल हुनु भएको। त्यही त नि है सुनिला, अब हेर न आफू एचआईभी संक्रमित भएको बेलामा कति गाह्रो महसुस भइरहेको हुन्छ होला कि, तर अब आमा बन्ने भइसकेपछि त आफ्नो लागि मात्र नभएर बच्चाको लागि पनि त सोचेर कदम चाल्नु पर्ने हुन्छ नि हैन र भन त। हो नि, फेरि संक्रमित एक्लैले मात्र सबै कुरामा ध्यान पुर्याउनु पर्छ भनेर मात्र पनि हुँदैन, हामी सबैजनाले उहाँहरूलाई मदत गर्नु निकै महत्वपूर्ण हुन्छ, विशेष गरी हामी युवाहरूले त यसमा धेरै सक्रिय भूमिका खेल्न सक्छौँ होइन त सुयोग। त्यो त हो कि सुनिमा, अब हाम्रो देशको पनि कति धेरै ठाउँहरूमा एचआईभी संक्रमित साथीहरू कस्तो नराम्रो अवस्थामा रहनु भएको हुन सक्छ नि त, हो कि ल भन त। हाम्रो रेडियो सुन्नु भएको साथीलाई पनि आफ्नो ठाउँमा कोही एचआईभी संक्रमितको बारेमा थाहा छ कि, वा उहाँको ठाउँमा कोही एचआईभी संक्रमित हुनुहुन्न कि के छ होला है हाम्रो रेडियो सुन्दै गर्नुभएको साथीको ठाउँमा? है साथी, तपाईँको गाउँ ठाउँमा चाहिँ एचआईभी संक्रमित व्यक्तिहरूको अवस्था कस्तो रहेको छ, तपाईँलाई के कति थाहा छ, हामीलाई लेखेर पठाउनुहोस् न है आजको हाम्रो भिओवाई क्वेसनको उत्तरको रूपमा। हो नि साथी, त्यसैले आजको हाम्रो भिओवाई क्वेसन रहेको छ, तपाईँको गाउँ ठाउँमा एचआईभी संक्रमित व्यक्तिहरूको अवस्था कस्तो रहेको छ? यसको उत्तर पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर एउटा खाली ठाउँ छोडी उत्तर लेखी सित्तैमा एसएमएस पठाउन मिल्ने एसएमएस नम्बर 4400-4400 पठाउनुहोस् है साथी। र उत्तर पठाउँदा भने आफ्नो नाम तथा उमेर पनि हामीलाई पक्कै लेखी पठाउनु होला है। तपाईँले जति लामो एसएमएस लेख्नु भयो भने 4400 पठाउँदा पैसा त लाग्दैन भन्ने कुरा थाहा छ नि हैन साथी। अनि साथी, तपाईँसँग मोबाइल छैन भने पनि तपाईँको गाउँ ठाउँमा एचआईभी संक्रमितको अवस्थाको बारेमा हामीलाई चिठीमा लेखेर पठाउनु भए पनि हुन्छ है। साथीसँग मनका कुरामा चिठी आयो, चिठी आयो, चिठी मात्र होइन, साथीसँग मनका कुरामा इमेल एसएमएस पनि धेरै नै आयो। त्यसैले साथी, आज हामी लेटर सेक्सनमा एउटा इमेल पढ्न गइरहेका छौँ। अब यस्तो पढ्न लागिरहेका छौँ भनेर यो भूमिका सुमिका नमाधिरह के सुनेमा खुर्क लगाएर साथीको इमेल पढिहाल त ल ल है त। यो इमेल पठाउनु हुने साथीले हामीलाई आफ्नो ठेगाना भने पठाउनु भएको रहेनछ। हामीलाई इमेल र एसएमएस पठाउनु हुने साथीले हामीलाई आफ्नो पुरा नाम, ठेगाना, उमेर लेखेर पठाउनु भए कति राम्रो हुन्थ्यो यसो यो। त्यो त हो नि सुर्णिमा, तर अब पिर नगरेकै सुर्णिमा, अब हाम्रो साथीले सुनिहाल्नु भयो नि, अब भने सबै साथीहरूले आफ्नो नाम, ठेगाना, उमेर पक्कै लेखेर पठाउनुहुन्छ होइन त साथी? ल साथी, अब मेरो हातमा भएको यो इमेल तर्फ लाग्नु पर्दा इमेल पठाउनु हुने साथीले लेख्नु भएको छ, मेरो समस्या यस प्रकार छ। मेरो मम्मी ड्याडीको झगडा भएर मम्मी अहिले मामा घरमा हुनुहुन्छ। खास कुरा के भने मेरो ड्याडीले भन्नुहुन्छ तेरो मम्मीले काम दिएन त्यसैले म अर्को बिहे गर्छु भन्नुहुन्छ। ड्याडी यौन सम्पर्कमा सन्तुष्ट हुनुहुन्न। मम्मीमा चाहना नभएको हो कि ड्याडीमा बढी नै चाहना भएको हो? मम्मी घरमा बस्नै सक्दिन भन्नुहुन्छ। म अहिले मलेसियामा छु, अब के गर्ने? प्लिज चाँडो भन्दा चाँडो रिप्लाई गर्नु न। ओहो, कस्तो गाह्रो हुन्छ होला है आफू टाढा भएको बेलामा घरमा यस्तो समस्या हुन। तर केही छैन साथी, हामी छौ नि तपाईँको साथमा, प्रयास गर्यो भने समाधान नहुने त कुन पो समस्या हुन्छ होला। त्यो त पक्कै पनि हो मलेसियामा रहनु भएको साथी। र सुयोग, मलाई त हाम्रो साथीको सराहना पनि गर्न मन लाग्यो। यति टाढा रहेर पनि उहाँ आफ्नो परिवारको बारेमा यति चिन्तित हुनुहुन्छ र आफ्नो आमा बुवाको सम्बन्ध राम्रो बनाउनको लागि उपायहरू खोज्दै हुनुहुन्छ। र यही उपायकै कुरा गर्दा नि साथी, मलाई त सबैभन्दा पहिला साथीले आफ्नो आमा बुवा दुवैजनासँग राम्ररी कुरा गर्नुपर्छ जस्तो लाग्छ कि, र खासमा उहाँहरू बिचको सम्बन्ध बिग्रिनेको कारण के हो भनेर पत्ता लगाउने प्रयास नै गर्नुपर्छ होला कि। र साथी, एकचोटि पहिला तपाईँले देख्दाखेरि उहाँहरूको सम्बन्ध कस्तो थियो त? पहिला निकै मिलेर बस्नुहुन्थ्यो कि वा पहिलादेखि नै केही कुरामा मनमुटाव थियो कि भनेर विचार पनि गर्नुपर्छ होला है। हो साथी, यसो गर्नाले पनि तपाईँलाई कारण पत्ता लगाउन त सजिलो भइहाल्छ नि। हुन त तपाईँले इमेलमा बुवाले आमाबाट सन्तुष्ट छैन भन्नुभएको कुरा गर्नुभएको छ। बुवाले त्यस्तो किन भन्नुभएको होला? साँच्ची नै उहाँको सम्बन्ध चिसिनुको कारण यही हो त? केही अरू कुरा पो छ कि भन्ने जस्ता कुराहरू पनि बुझ्ने प्रयास गर्नुपर्छ होला। हो नि र साथी, तपाईँले बुवाको कुरा त केही हदसम्म भए पनि बुझ्नु भएको छ, तर तपाईँकी आमाले के सोच्नुहुन्छ? बुवाले त्यसरी असन्तुष्टि देखाउँदा आमालाई कस्तो महसुस भइरहेको हुन्छ होला? खासमा आमा घर छाडेर जानुभएको किन हो त भनेर पनि उहाँको कुरा पनि एकचोटि राम्ररी बुझ्ने प्रयास पनि गर्न सकिन्छ नि होइन र? र साथी, मलाई त के लाग्छ भने नि, यदि उहाँहरू दुवैजना एकै ठाउँमा बसेर एकअर्कासँग राम्ररी कुरा गर्नुभयो, आफूलाई चित्त नबुझेको कुराहरू, आफ्नो इच्छा, आफूले एकअर्काबाट राखेको अपेक्षाहरूको बारेमा स्पष्टसँग कुरा गर्नुभयो भने उहाँहरू आफै मिलेर पनि आफ्नो समस्या समाधान गर्न सक्नुहुन्छ होला। तर सुर्णिमा, साथी त आफ्नो आमा बुवाबाट कति पर विदेशमा हुनुहुन्छ नि, फेरि आमा पनि त मामा घरमा बस्न थाल्नु भएको छ अरे, अनि कसरी उहाँहरू एकै ठाउँमा बसेर कुरा गर्ने भन त? सुयोग, यसको लागि त हाम्रो साथीले कसैको सहयोग पनि लिन सक्नुहुन्छ कि, जस्तै साथीको आफ्नै दिदी बहिनी वा दाजुभाइ नेपालमा नै हुनुहुन्छ कि, वा आफ्नो एकदमै मिल्ने साथी वा कोही घर परिवारको अरू मान्छे कसैको सहयोग लिएर आमा बुवालाई एकचोटि राम्ररी कुरा गर्न लगाउनु पनि त सकिन्छ नि। है, त्यो चाहिँ एकदम राम्रो आइडिया हो कि। बरु यसको लागि वातावरण मिलाउने, अब दुवैजनालाई एकअर्कासँग भेटेर राम्ररी कुरा गर्नको लागि आग्रह गर्ने वा मनाउने काम हाम्रो साथीले गर्न सक्नुहुन्छ नि होइन त ल भन त सुर्णिमा त्यो त पक्कै पनि हो नि सुयोग हाम्रो मलेसियामा रहनु भएको साथीले आफ्नो आमा र बुवाको बिचमा पुलको काम गर्न सक्नुहुन्छ जस्तो लाग्यो मलाई त त्यो त हो नि अब हाम्रो साथी आफै त मलेसिया जान सक्ने भइसक्नु भयो भने साथीको आमा बुवाको बिहा भएको पनि त धेरै भयो होला नि होइन त ल भन त सुर्णिमा अनि यति लामो सम्बन्धमा नराम्रो कुरा छ भने कति धेरै राम्रो कुराहरू पनि त त्यो सम्बन्धमा थियो होला नि त्यही पहिलाको एकअर्काको बारेमा रहेको राम्रो कुराको बारेमा आमा बुवालाई सम्झाएर पनि त उहाँहरूको मनमा केही परिवर्तन ल्याउन सकिन्छ नि त्यो पनि एउटा आइडिया हुन सक्छ सुयोग तर हेर न हाम्रो साथीको ड्याडीले त अर्को बिहा गर्ने कुरा पनि गर्नु भएको कुरा साथीले लेख्नु भएको छ नि यसको बारेमा पनि त साथीले आफ्नो ड्याडीसँग कुरा गर्नुपर्छ जस्तो लाग्यो मलाई त होइन र त्यो पनि हो अब एउटा सम्बन्धमा केही समस्या आइहाल्यो भन्दैमा अर्को सम्बन्ध सुरु गरिहाल्नु त झन् उपयुक्त हुँदैन होला जस्तो लाग्छ क्या मलाई त तपाईँले आफ्नो बुवालाई पनि नि साथी यसरी आवेशमा आएर अर्को बिहा गर्नुभयो वा त्यस्तै कुनै कदम उठाउनु भयो भने त्यसरी उहाँलाई र तपाईँहरूको सम्पूर्ण परिवारलाई कस्तो असर गर्न सक्छ भनेर पनि त सम्झाउन सक्नुहुन्छ होला हो है इमेल पठाउनु हुने साथी यो सबै गरेर तपाईँले आफ्नो आमा बुवाको सम्बन्ध सुधार गर्ने प्रयास गर्ने कुरा त छँदैछ तर अर्को एउटा कुरा पनि तपाईँले यसो विचार गर्नुपर्छ जस्तो लाग्यो मलाई त अर्को एउटा कुरा रे के कुरा भन त सुर्णिमा हेर्नु न सुयोग हामीले आफ्नो आमा बुवा सधैँ मिलेर बस्नुहोस् परिवार कहिले नटुक्रियोस् जस्तो त लाग्छ तर हेर न यदि हाम्रो आमा बुवा एकअर्कासँग बसेर खुसी नै हुन सक्नुहुन्न सँगै बसेर उहाँहरूलाई झन् गाह्रो मात्र हुन्छ भने हामीले उहाँहरूलाई जसरी भए पनि तपाईँहरू मिलेर बस्नै पर्छ भन्नु पनि त मिल्दैन जस्तो लाग्छ कि मलाई त त्यसो भए तिमीले हाम्रो साथीको आमा बुवा एकअर्कासँग खुसी नै हुनुहुन्न भने हाम्रो साथीले उहाँहरूलाई सँगै बस्नको लागि एकदम दबावै दिन कर गर्न पनि हुन्न होला भन्न खोजेको तिमीले सुर्णिमा त्यही भन्न खोजेको सुयोग अनि साथी निकै गाह्रो कुरा त हो यो तर तपाईँले पनि आफ्नो आमा बुवाको खुसी केमा छ त्यसलाई नै ध्यान पुर्याउनु पर्छ होला बरु दुवैजनासँग आफ्नो सम्बन्ध कसरी राम्रो बनाउन सकिन्छ भनेर चाहिँ सक्दो प्रयास गर्नुपर्छ होला सही हो है सही हो साथी सुर्णिमाको कुरा चाहिँ मलाई सही लाग्यो क्या साथी आखिर तपाईँको बुवा आमाहरू सँगै नै नभए पनि तपाईँलाई गर्ने मायामा कमी हुने त होइन नि साथी हामीलाई आशा छ कि हामीले अहिले छलफल गरेको कुराहरूले तपाईँको समस्यामा थोरै भए पनि मदत पुग्यो होला भन्ने हाम्रो तर्फबाट समस्या समाधान गर्नको लागि तपाईँलाई धेरै धेरै शुभकामना छ है साथी युवाका रमाइला रमाइला गफहरू मनोरञ्जनपूर्ण चटपटे खबरहरू रमाइलो रमाइलो तथ्यपूर्ण जानकारीहरू मन छुने लेख तथा युवाहरूको सफलताका कथाहरू साथीसँग मनका कुरा टिमको अप टु डेट जानकारी जान्ने होइन सबिन आयुष सुयोग स्वर्णिमा र कलाको सेक्रेट र रमाइलो जानकारीहरू गर्न मन छैन उनीहरूसँग फास्ट फास्ट कुराकानी भेट्नुहोस् हामीलाई 24 घन्टा 7 दिन र बाँड्नुहोस् हामीसँग मनका कुरा एकैछिन त्यसैले आउनुहोस् जोडिनुहोस् नयाँ पुस्तासँग लग इन गर्नुहोस् हाम्रो वेबसाइट www.ssmk.org Where your voice counts. अब हाम्रो वेबसाइटको बारेमा पनि बुझिहाल्नु भयो होइन साथी टक्क लाएर अनि सुर्णिमा यो डिसेम्बर महिनामा के गर्दैछौ तिमी डिसेम्बर रे के हो अस्ति भ्यालेन्टाइन्स डे राम्ररी मनाउन नपाएर यो सुयोगको त खुस्कियो फेब्रुअरी महिना हुँदैछ भर्खर मेरो भ्यालेन्टाइन डे कस्तो बवाल झकास भयो तिमीलाई के थाहा होइन ठिकै छ तर मैले त यसो घुमाउरो पाराबाट मलाई यसपालिको दिमागको बत्ती बाल्नुको सही उत्तर आउँछ भनेर भन्न खोजेको नि हौ अब यसरी साथीलाई अलिअलि भए पनि हिँड्दियो भने त उहाँलाई उत्तर पठाउन पनि त सजिलो हुन्छ नि भयो तिमीले साथीलाई हिँड दिइराख्न केही पर्दैन के सुयोग साथीलाई नै उत्तर आउँछ नि होइन साथी त्यसैले फास्ट फास्ट हामीलाई दिमागको बत्ती बाल्नुहोस्को प्रश्न अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कहिले मनाइन्छको उत्तर पठाइहाल्नुहोस् है त पठाइहाल्नुहुन्छ नि होइन साथी अब यस्तै कुराकानी गर्दा गर्दै आजको कार्यक्रम बिट मारेर जाने बेला पनि भयो हो तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यो सुयोगको प्रस्तुति कतिको मन पर्यो हो साथी अनि यो स्वर्णिमाको बारेमा पनि केही छ भने टक्रकै लाएर लेखी पठाउनु होला हाम्रो ठेगाना हो साथी स्वर्णिमा र साथी सुयोग कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल अनि इमेलबाट सम्पर्क गर्नको लागि cwfriends@hotmail.com मा लेख्नु होला है साथी cwfriends@hotmail.com र मोबाइलको प्रयोग गर्नुहुने साथीले मोबाइलको मेसेज बक्समा गएर SSMK लेखेर एक स्पेस दिएर आफ्नो मनमा लागेको कुराहरू लेखी 707-0 पठाउन सक्नुहुन्छ। ल त साथी, आजको लागि म तपाईँको आफ्नै साथी सुयोग सँगै आयुष, कला, सबिन र म तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमालाई पनि बिदा दिनुहोस्। बाई बाई, फेरि भेटौँला।